नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ट्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। आज 9 लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै जनआन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत हुन अझै बाँकी। छापाखाना र प्रकाशन सम्बन्धी ऐन र नियममा तोकेको व्यवस्था लागू नगर्ने पत्र पत्रिकालाई कारवाही गर्ने सूचना विभागको चेतावनी। गिद्ध संरक्षणमा नेपाल अगाडि। भारतमा लोकसभा चुनाव अन्तर्गत आज 6 चरणको मतदान जारी। वरिष्ठ नेतादेखि कलाकार र खेलाडी चुनावी मैदानमा। र आइपिएल क्रिकेटमा आज बेङ्गलोर र कोलकाता भिड्दै च्याम्पियन्स लिग फुटबलको सेमी फाइनलको पहिलो लेगमा रियल मड्रिडसँग बायर्न म्युनिख पराजित। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। समाचार विस्तारमा। आज 9 लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी लोकतन्त्र दिवस मनाइँदैछ। तत्कालीन सात दल र नेकपा माओवादीको सहकारीमा भएको 2062-63 ऐतिहासिक जनआन्दोलनको बलमा 2063 साल वैशाख 11 गते लोकतन्त्र स्थापना भएको थियो। तर अहिले पनि जनआन्दोलनका कारण प्राप्त उपलब्धि संस्थागत हुन बाँकी छ। शान्ति र संविधानको कार्यभार अझै पुरा हुन सकेको छैन। यसले आम नागरिकमा आन्दोलनमा लाग्दाखेरिको उत्साहमा कमी आएको छ। तर आगामी माघ 8 गतेभित्र संविधान दिइने दलहरूको प्रतिबद्धताले भने केही आशाको सञ्चार गरेको छ। राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी लगायत विभिन्न दलका नेताले लोकतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिनुभएको छ। राष्ट्रपति डाक्टर रामवरण यादवले आन्दोलनबाट प्राप्त लोकतान्त्रिक उपलब्धिको संस्थागत गर्दै समयमा संविधान जारी गर्नु मुख्य जिम्मेवारी भएको बताउनु भएको छ। लोकतान्त्रिक मूल्य मान्यताको अवलम्बन र लोकतान्त्रिक पद्धतिको अनुसरणबाट नै संविधान सभाको चुनाव सम्भव हुन सक्ने उहाँले बताउनु भएको छ। यसै गरी उपराष्ट्रपति परमानन्द झाले 2062-63 भएको जनआन्दोलन मार्फत सार्वभौम नेपाली जनताको शक्तिले निरङ्कुश तन्त्रलाई घुँडा टेकाएको आजको दिन नेपालको लोकतान्त्रिक इतिहासमा सर्वाधिक गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा अङ्कित गरेको बताउनु भएको छ। प्रधानमन्त्री सुशील कोइरालाले ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते प्रजातन्त्र सेनानीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ। उहाँले तोकेकै मितिमा संविधान बन्ने दावी पनि गर्नुभएको छ। अघिल्लो संविधान सभाले गरेका कामको स्वामित्व ग्रहण भइसकेकाले निर्धारित मितिमै संविधान बन्ने कार्यको प्रत्याभूति भइसकेको प्रधानमन्त्री कोइरालाले दावी गर्नुभएको छ। आउँदो माघ 8 गतेभित्र संविधान जारी गर्ने गरी कार्यतालिका बनेको छ। संविधान सभाको चुनावसँगै स्वदेशी र विदेशी लगानीकर्ताको उत्साह जागेको र देशमै रोजगारीका अवसर सिर्जना गर्नका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ। संविधान सभा अन्तर्गतका 5 विषयगत समितिका सभापति चयनका लागि आज मनोनयन दर्ताको समय तय गरिएको छ। संविधान सभा तथा व्यवस्थापिका संसद सचिवालयले अहिले 10 बजेदेखि साँझ 5 बजेसम्म मनोनयन दर्ताको समय तय गरेको छ। आज उम्मेदवारी दिएअनुसार भोलि मतदान हुने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो। संविधान सभाका 5 समितिको सभापति चयनका लागि भोलि साँझ 5 बजे निर्वाचनको समय तय गरिएको छ। संविधान निर्माणको कार्यतालिका अनुसार वैशाख 15 गतेसम्म सभापति छानिसक्नुपर्ने भए पनि एक साताको समय बाँकी रहँदासम्म कुनै पनि समितिको सभापति छानिएको छैन। यसैबीच व्यवस्थापिका संसदको संसदीय सुनाई विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएकाहरू विरुद्ध उजुरी दिन आह्वान गरेको छ। समितिले सूचना निकालेर स्थायी न्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त भए नभएको विषयमा उजुरी दिन सबैलाई आग्रह गरेको छ। स्पष्ट आधार र सबूत प्रमाण खोलेर 20 गतेभित्र समिति समक्ष उजुरी दिनुपर्नेछ। न्याय परिषदले मुख्य न्यायाधीश वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, दीपक राज जोशी, गोविन्द कुमार उपाध्याय, ओम प्रकाश मिश्र, देवेन्द्र गोपाल श्रेष्ठ, चोलेन्द्र शमशेर जबरा र न्यायाधीश जगदीश शर्मा पौडेलको नाम सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस गरेको छ। सूचना विभागले छापाखाना र प्रकाशन सम्बन्धी ऐन र नियममा तोकीको व्यवस्था लागू नगर्ने पत्र पत्रिकालाई कारवाही गर्ने चेतावनी दिएको छ। विभागले छापा माध्यम सञ्चालक सञ्चार प्रतिष्ठानको नाममा सार्वजनिक सूचना जारी गर्दै ऐन र नियममा भएको व्यवस्था कार्यान्वयन नगर्नेलाई कारवाही गर्ने चेतावनी दिएको हो। विभागले कतिपय पत्र पत्रिकाको नामको अक्षर शब्दहरू एउटै फन्ट र आकारमा नभएको र सबै विवरण तोकेको ठाउँमा उल्लेख नगरेको पाइएको भन्दै आउँदो अङ्कदेखि नै नियमअनुसार प्रकाशन गर्न छापा माध्यम सञ्चालक सञ्चार प्रतिष्ठानलाई भनेको छ। छापाखाना र प्रकाशन सम्बन्धी ऐन 2048 र छापाखाना र प्रकाशन सम्बन्धी नियमावली 2049 समाचार पत्र पत्रिका प्रकाशन गर्नुपूर्व स्थानीय अधिकारी जिल्ला प्रशासन कार्यालयबाट दर्ता प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ। यस्तै पत्र पत्रिकाको पहिलो पृष्ठको शिरमा दर्ता नम्बर, पत्र पत्रिकाको नाम, प्रकार, वर्ष, अङ्क, मिति, मूल्य तथा अरू पृष्ठको शिरमा नाम र मिति उल्लेख हुनुपर्ने र तोकीको अनुसारको आकार र पृष्ठ सङ्ख्या हुनुपर्ने व्यवस्था छ। तोकीको विवरण उल्लेख गर्ने पत्र पत्रिकाका प्रकाशकलाई जरिवाना गर्न उल्लेख नगर्ने पत्र पत्रिकाका प्रकाशकलाई जरिवाना गर्न सक्ने तथा सरकार र सरकारी स्वामित्वका सञ्चार माध्यमबाट दिइने सुविधा, सहायता वा विज्ञापन नदिने व्यवस्था पनि ऐन्द्र नियमावलीले गरेको छ। अहिले प्रकाशनमा रहेका सबै पत्र पत्रिकाको नाम नै तोकिएको फन्ड अनुसार नराख्ने गरेको पाइएको छ। गिद्ध संरक्षणका हिसाबले नेपाल एसियामै अग्रस्थानमा देखिएको छ। पछिल्लो एक दशकमा नेपाल, भारत र पाकिस्तानमा गिद्धको संख्या 95% कमी आए पनि केही वर्ष यता संरक्षण अभियानका कारण नेपालमा गिद्ध मर्ने क्रम रोकिएको हिमाली प्रकृतिले जनाएको छ। पछिल्लो समय डाइक्लोफेनाक औषधिको प्रयोगमा कमी आएको र गिद्ध रेस्टुरेन्ट खोल्ने क्रम बढेपछि संख्या घट्न रोकिएको गिद्ध संरक्षणमा सक्रिय संस्था हिमालय प्रकृतिका वरिष्ठ कार्यक्रम अधिकृत तुलसी सुवेदीले जानकारी दिनुभयो। सबैभन्दा बढी पाइने अफ्रिकामा पनि गिद्धको संख्या निकै घटेको छ। मरेका जनावर खाने गिद्ध पछिल्लो समय जनावरलाई खुवाएको डाइकोफ्लेनाक औषधिका कारण मासिँदै गएको विज्ञहरूले बताएका छन्। हिमाली प्रकृतिको पहलमा बुधबार सुनसरी जिल्लामा यो पनि औषधिको प्रयोगमा प्रतिबन्ध लगाइएको छ। नेपालमा 9 प्रजातिका गिद्ध पाइन्छन्। पवित्र ग्रन्थ रामायणमा जटायुका नामले प्रख्यात गिद्ध प्रकृतिका वरदान मानिन्छ। पर्यावरणीय चक्रका अभिन्न अङ्ग र प्रकृतिका कोचिकार भनेर चिनिने गिद्ध पछिल्लो समय नेपालमा संरक्षण हुन थालेको हो। नेपालका नवलप्रासी, कास्की, रूपन्देही, दाङ, कैलाली र सुनसरीमा गिद्ध रेस्टुरेन्ट खुलेपछि संरक्षणमा निकै ठुलो उपलब्धि भएको सुविधाले जानकारी दिनुभयो। हाडफोर गिद्ध, हिमाली गिद्ध, सुन गिद्ध, सेतो गिद्ध, खैरो गिद्ध, राजगिद्ध, गङ्गर गिद्ध, सानो खैरो गिद्ध र लामो ठुँडे गिद्ध नेपालमा पाइन्छन्। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, देशभर देखेको पेट्रोलियम पदार्थको अभावप्रति तपाईँको विचार के छ? ए, वक्यौता नबुझाएपछि यस्तै हो। बी, मूल्य बढाउने सरकारको रणनीति। र सी, भण्डारण गर्ने प्रवृत्ति रोक्नुपर्छ। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 39 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिनभर घाम लाग्ने पनि महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। ट्राफिक खबरको पालो, यति बेला नानगढ टुणा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन नौबिसे काठमाडौँ, मुगलिन दमली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन फोन नम्बर 0556 63063 मोबाइल नम्बर 9855761743। विदेशका समाचार। भारतमा लोकसभा चुनाव अन्तर्गत आज छैटौँ चरणको मतदान भइरहेको छ। आज 11 राज्य र केन्द्र शासित प्रदेशका 117 सिटका लागि 18 करोडभन्दा बढी मतदाताले भोट दिनेछन्। छैटौँ चरणमा तमिलनाडुका 39, महाराष्ट्रका 19, उत्तर प्रदेशका 12, मध्य प्रदेशका 10, बिहार र छत्तिसगढका 7, असम र पश्चिम बङ्गालको 6, राजस्थानको 5, झारखण्डका 4 तथा पुडुचेरी र जम्मू कश्मीर एक एक लोकसभा सिट तथा मध्य प्रदेश र तमिलनाडुका एक एक सिटका लागि पनि मतदान हुनेछ। सबै क्षेत्रमा गरी 1,90,000 मतदान केन्द्र स्थापना गरिएको छ। झारखण्डका केही भागमा सुरक्षालाई ध्यानमा राखी 38,000 सुरक्षाकर्मी खटाइएको छ भने कर्मचारीहरूलाई हेलिकप्टरबाट सम्बन्धित मतदान केन्द्रमा पुर्याइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। छैटौँ चरणमा विभिन्न राजनैतिक दलका वरिष्ठ नेता, मन्त्री, राज्य मन्त्रीदेखि कलाकार र खेलाडीसम्म चुनावी मैदानमा छन्। केन्द्रीय विदेश मन्त्री सलमान खुर्शिद, भाजपाका वरिष्ठ नेता सुषमा स्वराज, समाजवादी पार्टीका नेता मुलायम सिंह यादव, उहाँकी बुहारी तथा मुख्यमन्त्री अखिलेश यादवकी श्रीमती डिम्पल, अभिनेत्री हेमा मालिनी, राष्ट्रपति प्रणव मुखर्जीका छोरा अभिजित, पूर्व क्रिकेटर अजहरुद्दिन, अभिनेता सञ्जय दत्तकी बहिनी प्रिया दत्त, अभिनेत्री राखी सावन्त लगायत चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। खेल समाचार। इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि एउटा मात्र खेल हुँदैछ। युएईमा जारी प्रतियोगिता अन्तर्गत आज राति 8:15 सुरु हुने खेलमा बेङ्गलोर र कोलकाता नाइट राइडर्स भिड्नेछन्। अहिलेसम्म अपराजित रहेको बेङ्गलोर आज विजय भए नेट रनरेटका आधारमा शीर्ष स्थानमा पुग्नेछ, तर कोलकाता पनि दोस्रो जितको खोजीमा हुनेछ। दुई खेल खेलेको कोलकाताले एकमा जित र एकमा हार बेहोर्दै 2 अङ्कका साथ 5 स्थानमा छ। गैराती भएको खेलमा चेन्नई सुपर किङ्सले राजस्थान रोयल्सलाई 7 रनले पाखा लगाएको थियो। उता च्याम्पियन्स लिग फुटबलको सेमी फाइनलको पहिलो लेगमा रियल मड्रिडले बायर्न म्युनिखलाई पराजित गरेको छ। गैराति भएको खेलमा स्पेनिस रियलले साबेक विजेता जर्मन बायर्नलाई 1-0 पराजित गरेको हो। घरेलु मैदानमा रियलका लागि करिम बेन्जिमाले 19 मिनटमा गोल गरेको नै त्यो नै निर्णायक गोल भयो। खेलमा बल नियन्त्रणमा राखे पनि बायर्नले गोल गर्न सकेन। सेमी फाइनलको दोस्रो लेग बायर्न म्युनिखको घरेलु मैदान म्युनिखमा 16 गते हुनेछ। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। आज 9 लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै जनआन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत हुन अझै बाँकी। छापाखाना र प्रकाशन सम्बन्धी ऐन र नियममा तोकेको व्यवस्था लागू नगर्ने पत्र पत्रिकालाई कारवाही गर्ने सूचना विभागको चेतावनी। गिद्ध संरक्षणमा नेपाल अगाडि। भारतमा लोकसभा चुनाव अन्तर्गत आज 6 चरणको मतदान जारी। वरिष्ठ नेतादेखि कलाकार र खेलाडी चुनावी मैदानमा। र आइपिएल क्रिकेटमा आज बेङ्गलोर र कोलकाता भिड्दै च्याम्पियन्स लिग फुटबलको सेमी फाइनलको पहिलो लेगमा रियल मड्रिडद्वारा बायर्न म्युनिख पराजित। हवस् त, बिहान 10 बजेको अर्पण समाचार सकियो। ध्रुवराज खनाल आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प